अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि मसु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्नुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो हो कार्यक्रम अर्पण शुभ साँझ। हामी हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्मको यो समयलाई लिएर उपस्थित हुने गर्दछौँ। र कार्यक्रमको यो बसाइमा तपाईँ 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। अलिकति शारीरिक अस्वस्थता रहेको कुरा जानकारी गराउन चाहन्छु। त्यसो त तपाईँले आवाजको परिवर्तनले पनि केही थाहा पाइसक्नु भएको छ। घाँटीमा थोरै समस्या भएको कारणले तपाईँसँग अलिकति बगेर बोल्न सकिरहेको छैन, यसको लागि सुरुवातमै क्षमा चाहन्छु। कार्यक्रम अर्पण शुभ साँझको यो बसाईलाई तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्ग मार्फत सुनिरहनु भएको छ। साथै विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण शुभ साँझ कति बेला आउला भनेर परदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो गाउँमा घन्कने भाका, आफ्नो ठाउँमा घन्कने भाका सुन्न पाइएला भनेर हामीलाई पर्खेर बसिदिनुहुन्छ। यो पर्खाइको लागि, यो मायाको लागि, यो आत्मीयताको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सुरुवातमा। र यति बेला कोही मित्र आउनु भएको छ भन्ने इसारा आत्मीय मित्र विष्णुबाट पाइरहेको छु, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार, हजुर नमस्कार। कोही मित्र सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी सफल रहन सकेन। तपाईँ आउनुहोला 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ। कोही मित्र आउनु भएको छ भन्ने इसारा यति बेला फेरि पनि उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कुमारजी आज दिनभर केमा व्यस्त रहनुभयो? पसलमा भनेपछि व्यापार व्यवसाय राम्रै चलिरहेछ? कार्यक्रम आउनु भएको छ, कसलाई सम्झने आज? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, टेक्निसियन दादालाई, अनि मेरो घर परिवारलाई, मेरो साथीहरू तिलक, रूपचन्द, अनि आवागी शङ्कर, अनि निर्मला, अनि मेरो दादाहरू अशोक, गजल, भाइ प्रवीण, रमेश, खुसीराम, अनि भाउजूहरू शान्ति, अनि बहिनी शर्मिला, आमा बुवा, विशेष गरी सुशीला बहिनी र जितेन्द्र भाइ। हुन्छ कुमारजी, आउँदै गर्नुहोला, माया नमार्नु होला। अहिले भने छुट्टिन्छ, नमस्कार। कुमार लामा आउनुभएको थियो खोराकबाट, फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार, हजुर नमस्कार। फेरि पनि यहाँनिर सायद एउटा लाइनमा प्रब्लम जस्तो लाग्छ विष्णु, एकपल्ट फेरि पनि स्वागत गरौँ। हजुर नमस्कार, कोही मित्र हुनुहुन्छ उहाँसँग मैले कुराकानी गर्न सकिरहेको छैन, सायद यो 32 अथवा 33 कुनै एक लाइनमा प्रब्लम देखिएको हो कि जस्तो मलाई लागिरहेको छ। फेरि एकजना मित्र आउनु भएको छ भने इसारा यहाँनिर, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार, आज अलिकति किन यस्तो बोल्नलाई ढिला गर्नुभयो नि? हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोही मित्र हुनुहुन्छ, उहाँले मेरो आवाज सुन्नु भएको छैन तर मैले चाहिँ उहाँको आवाज सुनिरहेको छु, फेरि एकपटक प्रयास गरौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो, टेलिफोन सम्पर्कमा गडबडी रहेको छ आज। यति बेला एउटा भाका सुन्छौँ, यो भाकापछि फेरि पनि तपाईँसँगै कुराकानी गर्ने यो प्रयास जारी नै छ। सुरुवातमा कुमार लामासँग चाहिँ कुराकानी सफल भएको थियो, त्यसपछि कुराकानी सफल हुन सकेन, सायद थोरै प्राविधिक गडबडी हुनसक्छ। यो गडबडीलाई हामी छिटोभन्दा छिटो हटाउने प्रयासमा रहनेछौँ। यति बेला मिठो भाका तपाईँको लागि। कसैको कर हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर पिरतीको छानो कर हुन्छ डर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर पिरतीको छानो आशाको जगालेर पिरतीको छानो सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर पिरतीको छानो माया आशाको जग हालेर पिरतीको छानो निकै सुमधुर भाका यहाँनिर एउटा सानो सानो पिरतीको घर बनाउने कुराहरू हुँदै थियो. त्यसो त धेरै माया गर्ने मनहरूको चाहना यही रहन सक्छ. वास्तविक जिन्दगीको खुसी भनेकै त्यहीँनिर छ, आफ्नो घर, आफ्नो परिवार, माया, ममता, खुसी. यो यदि यति कुराहरू प्राप्त हुन्यो भने मान्छेको नजरमा धन सम्पत्ति भन्ने कुरा तुच्छ बन्न जान्छ. थोरै केही विचार जोडेँ मैले यहाँनिर कार्यक्रम मार्फत शुभ साँझको यो सन्ध्याकालीन बसाइमा हामी जुटिरहेका छौँ र तपाईँसँग कुराकानी गरिरहेका छौँ. र यही क्रममा सुरुवातमा भने कुराकानी त्यति सफल हुन सकेको थिएन मित्रहरूसँग. कोही मित्र आउनु भएको छ भने इसारा यहाँनिर छ, हेर उहाँसँग कुराकानी सफल हुन्छ कि हुँदैन. हजुर नमस्कार. हजुर नमस्कार. नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट प्रवीण तामाङ. प्रवीणजी के छ खबर? बिन्दास हुनुहुन्छ आज पनि? हजुर. आज दिनभर के गर्नुभयो प्रवीणजीले? हजुर आज दिनभर कसरी बित्यो? ठिकै छ नि होइन प्रवीणजी, केही फरक परेन नि त, एउटै त हो नि होइन र? हजुर हुन्छ प्रवीणजी, कसलाई सम्झने आज? धन्यवाद लागि घर परिवारलाई, दादाहरू अशोक प्रजल कुमार, भाइ रमेश अनि बहिनी शर्मिला, भाउजू शान्ति, भाउजू सम्झना, साथीहरू रूपचन्द कुमार, रमेश अर्को रमेश, अनि तिलक अर्कै तिलक हुन्छ, अनि सुनिका सीता अनि प्रेम, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई, मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि, अनि अर्को मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि पनि है। हुन्छ नमस्कार प्रवीणजी, आउनु भएको थियो यति बेला खोराकबाट, निकै रमाइलो कुराकानी गरियो उहाँसँग, फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हेलो नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सञ्जय चेपाङ धादिङबाट। सञ्जय चेपाङ धादिङबाट, हजुर। सञ्जयजीको खबर के छ? हजुर सञ्जयजीको हाल खबर के छ भनेको? ठिकै छ भाइ। अनि सञ्जयजीलाई के गर्न मनपर्छ खाली समय? ए भनेपछि व्यापार व्यवसाय गर्नुहुन्छ? कस्तो छ व्यापार व्यवसाय, राम्रै चलाएको छ? राम्रै छ। भनेपछि अझै पनि व्यापारिक सफलताको लागि शुभकामना दिन चाहे यहाँनिर कसलाई सम्झने आज? शङ्कर मामा, इन्द्र कुमार मामा, दिलबहादुर भान्जा, वीरेन्द्र भान्जा, कोराकमा सम्पूर्ण मामा माइतीहरूलाई अनि काका काकीहरूलाई, मलाई चिन्ने सम्पूर्ण साथा। हुन्छ सञ्जयजी, आउँदै गर्नुहोला, नमस्कार। यति बेला हुनुहुन्थ्यो धादिङबाट सञ्जय, उहाँसँग पनि कुराकानी गरौँ, फेरि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर भन्दा भन्दै फेरि पनि टेलिफोनको सिग्नल उस्तै आयो। केही छैन, कार्यक्रम अर्पण शुभ साँझ सुन्दै हुनुहुन्छ। समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल एकमात्र रेडियो रेडियो अर्पण 104.5 MHz तपाईँ सुनिरहनु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ भने फेरि पनि इसारा रह्यो यहाँनिर, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट को बोल्दै हुनुहुन्छ? कोही मित्र सम्पर्कमा हुनुहुन्छ, सुरुवातमा उहाँले सुन्दै हुनुहुन्छ, सायद टेलिफोन सम्पर्कमा अलिकति ठुलै गडबडी छ जस्तो छ। केही मित्रहरूसँग कुराकानी भएको छ, केही मित्रसँग भएको छ नि, यसको मतलब 0.5, 63, 332 अथवा 33 यो दुईवटा लाइनमध्ये एउटामा चाहिँ खराब भयो जस्तो लाग्छ मलाई। हुनुहुन्छ कोही मित्र, फेरि पनि स्वागत गरौँ। हजुर नमस्कार, यति बेला आवाज आयो, प्लिज डायल अगेन लेटर, यो आवाज रह्यो यहाँ यति बेला, नेपाल टेलिकमले राखिएको आवाज हो यो। कार्यक्रम अर्पण शुभ साँझ सुन्दै हुनुहुन्छ, हामी हरेक दिन साँझ 7 बजेपछि आउने गर्दछौँ। यो विषयमा तपाईँसँग कुराकानी गर्न पाइरहँदाखेरि चाहिँ निकै मजा लाग्छ, प्राविधिक गडबडीको कारण तपाईँसँग बोल्न पाइएन भने चाहिँ अलिकति नमजा लाग्छ, आज अलिकति नमजा नै लागेको दिन छ। हेरौँ कोही मित्र आउनु भएको छ फेरि पनि, उहाँसँग कुराकानी सफल हुन्छ कि हुँदैन। हजुर नमस्कार। आवाज कस्तो रह्यो भन्दाखेरि एकपटक मनोज गजुरेलले हाँस्य व्यङ्ग्य कार्यक्रममा आजभोलिको टेलिफोन कस्तो छ यताबाट म मनोज बोलेको भन्दाखेरि उता म काटिएर नोज मात्रै जान्छ भने जस्तै त्यस्तै रह्यो यहाँनिर। फेरि पनि स्वागत गरौँ कसैलाई, विष्णुको इसारा स्वागत गरिहालौँ भन्ने छ, सफल रहौँला नरहौँला। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनिता कहाँबाट? इच्छा कामनाबाट। इच्छा कामनाबाट हाम्रो सिमरनजीले नि फोन गरिरहनु हुन्थ्यो है? हजुर। अनि मेरो साथी हो, तपाईँकै साथी हुनुहुन्छ है? हजुर। हुन्छ, उहाँलाई पनि सम्झना। अनि अनिताजी कसलाई सम्झने आज? बुवा मम्मीलाई, गरिबारी बस्ने दिदी बहिनीलाई, घर परिवार, अनि मेरो साथी सिमरनलाई, अनि क्विन्टल बस्ने हजुरआमा आन्टी अङ्कलहरू, अनि भाइ बहिनीहरूलाई, फोन उठाने दादालाई, अनि अनिता भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ अनिताजी, पछाडि पनि निकै मिठो हाँसो थियो, यो हाँसो यसरी कायम रहिरहोस् अहिले भने छुट्यौँ भन्दा भन्दै बिदा भइसक्नु भएको छ। यति बेला पृष्ठभूमिमा लालुपाते फुल छैन रुख मात्रै, बेसारेको मन छैन मुख मात्रै, मिलन लामा अनि टिकापुनको आवाजमा हुन्छ हुन्छ भन्दा भन्दै यति त मान्दैन, हुन्छ हुन्छ भन्दा भन्दै यति त मान्दैन, कहिले पनि बैगुनीको मन पेटै पाइन, लालुपाते फुल छैन रुख मात्रै, बेसारेको मन छैन मुख मात्रै, लालुपाते फुल छैन रुख मात्रै, बेसारेको मन छैन मुख मात्रै, बेसारेको मन छैन मुख मात्रै, लालुपाते फुल छैन रुख मात्रै, बेसारेको मन छैन मुख मात्रै, लालुपाते फुल छैन रुख मात्रै, बेसारेको मन छैन मुख मात्रै, बेसारेको मन छैन मुख मात्रै, लालुपाते फुल छैन रुख मात्रै, बेसारेको मन छैन मुख मात्रै, यो छमछमे नचाउने खालको भाका हामीले यहाँनिर अगाडि सार्यौँ। कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा रहेर तपाईँसँग यो कुराकानी गरिरहेका छौँ। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम हो अर्पण शुभ साँझ। कोही मित्र हुनुहुन्छ, आज अलिकति टेलिफोन सम्पर्कमा गडबडी चाहिँ आइरहेको छ, तपाईँलाई जानकारी गराउँ, हेरौँ उहाँसँग कुराकानी सफल हुन्छ कि हुँदैन। हजुर नमस्कार। नमस्ते, बादल छ अनि त्यही भएर आज चाहिँ धेरै गर्मी भएको छैन, ठिक ठिकै छ, पानी पर्ने आशामा होइन। हजुर हुन्छ। ईश्वरजी कसलाई सम्झने आज? मेरो सर्वप्रथम त घर परिवारलाई अनि मेरो विशेष दिदी फुलमा तामाङ, भरत लोकदान अनि भान्जा प्रवीण तामाङ, अनि मेरो सर्वप्रथम त हाम्रो कन्डरुङको दादलाई अनि हजुरलाई, अनि हाम्रो अर्पण एफएम होल युनिटलाई, अनि मेरो कराकवासी सम्पूर्ण मलाई ईश्वर भन्ने, ईश्वर तामाङ भन्ने चिन्ने साथी दाजुभाइ दिदीबहिनी बुवा आमा सबैलाई। हुन्छ ईश्वरजी आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। ईश्वर तमाङ कोराक साथबाट आउनुभएको थियो। सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। र मित्र, तपाईँ यो समयमा कति मित्रहरू खाना खाने तर्खर गर्दै हुनुहुन्छ, कति मित्रहरू खाना खाइसक्नु भएको छ, अनि कति मित्रहरू कार्यक्रम सकिन्छ अनि खाना खाउँला भनेर कार्यक्रमलाई साथ दिइरहनु भएको छ। जहाँ जसरी जस्तो अवस्थामा रहेर पनि रेडियो अर्पण 104.5 मेगाहर्जलाई सुनेर साथ दिनुभएको छ तपाईँहरू सम्पूर्णप्रति म ऋणी रहने छु। यति बेला कोही मित्र हुनुहुन्छ भने इसारा रह्यो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हेलो नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? सुदीप चेपाङ दाखानी नौ सुन्दर बस्तीबाट। सुदीप चेपाङ दाखानी नौबाट। हजुर के गर्नुहुन्छ सुदीप जीले? सुदीप जी हेलो, आजको दिन कसरी बिताउनु भयो? हेलो सुन्नु हुनुहुन्छ सुदीप जी? हेलो सुदीप जीसँग पनि कुराकानी सफल रहला जस्तो छैन, एकपल्ट फेरि प्रयास गरौँ। सुदीप जी हेलो। सुदीप चेबाङ हुनुहुन्थ्यो दाहाखानी नौबाट, कुराकानी राम्रोसँग सफल हुन सकेन। फेरि अर्को मित्र हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। उहाँसँग पनि सम्पर्क रहेको छैन आजको लागि, बिदा माग्छु। अब चाहिँ समय पनि अलिकति घर्किसक्यो र टेलिफोन सम्पर्कमा गडबडी रह्यो, यसका लागि आज दुईवटा गडबडी एकैपटक रह्यो भन्नुपर्छ। तपाईँसँग खुलेर म पनि त्यति धेरै बोल्ने अवस्थामा रहेको थिइनँ, घाँटीमा केही समस्या रहेको कारणले यो मेरो व्यक्तिगत गडबडी रह्यो, त्यस्तै प्राविधिक गडबडी पनि सँगै जोडिएर रह्यो। यसै कारणले धेरै मित्रहरूसँग कुराकानी गर्न सकेनौँ। जम्मा जम्मी छजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। खुराकबाट कुमार लामा आउनुभएको थियो, खुराकबाट प्रवीण तामाङ आउनुभएको थियो, त्यस्तै धादिङबाट सञ्जय आउनुभएको थियो, अनिता आउनुभएको थियो इच्छा कामनाबाट, खुराक साथबाट ईश्वर तामाङ, त्यस्तै सुदीप चेपाङ दाहाखानी नौबाट आउनुभयो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो भने आउने प्रयास गर्नुभयो, अझ विशेष गरेर टेलिफोन सम्पर्कमा जोडिँदा जोडिँदै पनि कुराकानी गर्न पाउनु भएन, तपाईँहरू सम्पूर्ण साथीहरूप्रति म आभारी छु। फेरि फेरि पनि कार्यक्रमको व्यवसायले साथ दिइरहनु होला, माया नमार्नु होला, यति जानकारी तपाईँका लागि। र यतिन्जेलसम्म हामीले सुनेर साथ दिनुहुने नि प्रविधि कक्षबाट साथ दिनुहुने आत्मीय मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइबाट बिदा चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।